म एक विवाहित महिला हुँ, तर मेरो श्रीमान हुनुहुन्न। मैले मेरो बुवा वा आमाको नामबाट नागरिकता बनाउन कोसिस गरेँ, तर सकिनँ। म एक नागरिकताविहीन नेपाली नागरिक हुँ र यसैले गर्दा धेरै समस्याहरू पनि भोग्दै आएकी छु। अब मैले कसरी चाहिँ म नेपाली नै हुँ भनेर चिनाउने? म एक नेपाली नागरिक हुँ, नेपाली आमा बुवाकै सन्तान हुँ, तर राज्यविहीनको रूपमा बाँचिरहेको छु किनकि मसँग नागरिकता छैन। के मैले मेरो आमाको नामबाट नागरिकता लिन नपाउने? किन र कहिलेसम्म? मेरो विवाह भएको 6 वर्ष भयो र मेरो छोरा 5 वर्षको छ, तर मेरो श्रीमानको अत्तो पत्तो छैन अनि मेरो बिहे दर्ता पनि छैन। त्यही भएर मैले छोराको जन्म दर्ता गराउन पाएकी छैन। छोरालाई 9 महिना गर्भमा राखेर जन्माउने चाहिँ म, तर उसको जन्म दर्ता मैले नै गराइदिन किन पाउँदिनँ? यसले गर्दा उसको भविष्य अन्धकार हुन्छ कि भन्ने मलाई साह्रै डर छ। नागरिकता विहीनता वा राज्य विहीनताको समस्या र नेपाली नागरिक हुँ भनेर चिनाउने कानुनी प्रमाण नहुँदा धेरैजनाले आफ्नै देशमा नै पराया भएर बाँच्नु परेको स्थिति छ। तर यो बारे हामी किन कुरा गर्दैनौ? के राज्य विहीन हुनु कसैको चाहना होला त? आफ्नै देशमा आफ्नो परिचय खोज्दै हिँडेको यो आवाजहरू सँगै हेलो अनि नमस्ते साथी, स्वागत छ तपाईँलाई तपाईँको आफ्नै रेडियो कार्यक्रम साथीसँग मनका कुराको 515 भागमा। म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमाको तर्फबाट र जिगी स्वर्णी पार्टनर सँगै म पनि छु है, र तपाईँलाई स्वागत छ। म तपाईँकै हाँसिरहनु पर्ने हँसाइरहनु पर्ने साथी सविन, र उहाँहरूको आवाज सुनेर आज मलाई हाँस्न मन छ न कसैलाई हँसाउन मन छ जिगी, के गर्ने होला टुप्पी बालेर। साथी, आज हामीले कार्यक्रमको विषयवस्तुमा सिधा नै प्रवेश गरेर नागरिकता नपाउने महिला साथीहरूको समस्या, त्यसले पार्ने असरहरू र त्यस सम्बन्धी नियम कानुनहरू के छन् त भन्ने बारेमा आज हामी कुरा गर्नेछौँ। हो है जिग्री, साँच्चै हामीले यसो विचार गर्दा नि नागरिकता, बिहे दर्ता वा बालबालिकाको जन्म दर्ता लिन के गाह्रो होला र? त्यो त सजिलो बनाइदिइहाल्छ नि वा झन्झटिलो काम नै होइन भनेर सोचिरहेको हुन्छौँ, तर त्यस्तो होइन रहेछ साथी। हुन त तपाईँहरूलाई जस्तै हामीलाई पनि त्यस्तै लाग्थ्यो, तर झिक्री हामीले यो बारेमा कुराहरू बुझेपछि थाहा भयो कि यो हाम्रो देशको पनि एउटा ठुलो र संवेदनशील समस्या रहेछ भनेर। अस्ति भर्खर कला मकवानपुर र चितवन गएर आएपछि उसले त्यहाँको महिलाहरूको समस्याको बारेमा हामीलाई भनेपछि त यो कुरा अझ राम्ररी थाहा भयो। हो झिक्री, बरु यो बारेमा हामीले तपाईँलाई नै के भन्नुभन्दा पनि कलाले त्यहाँबाट एउटा रिपोर्ट तयार गरेर ल्याएकी छिन्, बरु त्यो नै सुन्ने कि झिक्री। मेरो त पहिचानै छैन, नेपालीको त छोरी हो, नेपालमा त जन्मिया हो, अब के भन्नु? बच्चालाई अब जन्मदाता र अब एउटा नागरिकता प्रमाण दिनु सक्यो भनेदेखि मेरो नै छैन, अब बच्चालाई कसरी दिउँ भन्ने सोचाइ भएन। हो, उहाँ पक्कै पनि नेपाली नै हो, उहाँको जन्म यही मुलुकमा नै भएको हो, तर पनि उहाँसँग नागरिकता छैन। म नेपाली हुँ भनेर नागरिकताको प्रमाणपत्र छैन, कारण के होला त? सुनौ न उहाँकै आवाजमा। मेरो नाम सुकुमाया वाइब हो, बसामाडी गाविस 3 लेउ 3 बस्छु म चाहिँ। अब मेरो समस्या यस्तै हो, 20 वर्ष अब सर्कसबाट फर्क्या हो, 20 वर्ष बसेर अब 3 बच्चा छ, अब छोरा त अब काका बाउसँगै छ, 2 छोरी लिएर म आएको छु होइन। खास मेन समस्या भने नि बच्चाहरूको लागि जन्म दर्ता चाहियो मलाई होइन, अब एउटा नागरिकता चाहिँ नभए हुँदैन, एउटा रोजगारी त छैन होइन, अब मेरो पढाइ पनि छैन, कोही जब गरौँ काहीँ केही गरौँ भने, त्यस कारणले अब आफूले भोगेको आफूले पीडा भोग्यो दुःखहरू सब सहे होइन, त्यस कारणले 2 छोरी चाहिँ अब त्यस्तो भोग्नु नपरोस्, ज्ञान शिक्षाहरूको कमी नहोस् भन्ने चाहिँ मेरो सोचाइ छु होइन। यस्तो समस्या सुकुमायाको मात्र नभएर अरू थुप्रै महिलाहरूको रहेको छ, विशेष गरी चितवन जिल्लाको राष्ट्रिय निकुञ्जको आसपासको मध्यवर्ती क्षेत्र र मकवानपुरको बसामाडी र मनहरीको धेरै महिलाहरूले नागरिकता विहीन भएर विभिन्न समस्या भोगिरहनु भएको छ। मेरो नाम बिन्दु कुमार हो, म जोगीटोलमा बस्छु, म 21 वर्ष पुगेँ, म 17 वर्षको हुँदाखेरि मेरो बच्चा पेटमा भएको, गाउँकै केटा हो नि, अनि के अरे उसको मेरो विवाह नहुँदै सम्पर्क हुनु पुग्यो, अनि के अरे अनि बच्चा बस्यो, अनि मेरो नागरिकता नि छैन, अनि त्यहाँ नागरिकता छैन, अनि बच्चालाई अहिले पढाउनु खोजेको, अनि जन्म दर्ता खोजेको है स्कुलमा, बच्चा चाहिँ 4 वर्षको भइसक्यो, अनि जन्म दर्ता गराउनु बोलाउँदा अनि केटाले चाहिँ पछि आउँछु, म अहिले ऊ छैन, मेरो विदा होइन, म पछि आउँछु भनेर उसले त्यति भन्दै टारिरहेको, जन्म दर्ता गर्नलाई विवाह दर्ता माग्दो रहेछ, विवाह दर्ता गर्नु मानेहे नि केटा त्यसको सम्पत्तिमा हक लाग्छ भनेर विवाह भयो भन्दैमा कुनै छोरीको सम्बन्ध उसको आमा बाबासँग तोडिने कुरा त पक्कै पनि होइन तर विवाह भएकै कारण देखाई गाविसले नागरिकताको लागि सिफारिस दिन मान्दैन तर किन नागरिकता ऐन 2063 अनुसार महिला र पुरुष दुवैले वंशजको आधारमा नागरिकता पाउने अधिकार रहेको छ र कसैले उमेर पुगेपछि नागरिकता लिन चाहेमा उसको आमा वा बाबाबाट सजिलै लिन पाइने प्रावधान रहेको छ भने कुनै महिला विवाहित हुनु र नहुनुमा केही पनि फरक पर्दैन तर सोही कुरा नियम कानुनमा भए तापनि चलन चल्तीमा आएको छैन भन्ने किसिमका कुराहरू जिल्ला अधिकारीबाट नै सुनियो भन्दाखेरि बाबुको नामबाट स्वतः पाउँथ्यौँ अनि बाबुको नामबाट पाएको नआएर पछि पतिको नाम थप्नु पर्यो भने हामी यहाँ प्रतिलिपि बनाएर दिइरहेको छौँ पतिको नाम थपेर त्यही त हो नि भन्ने प्रोसेस चाहिँ त्यही हो मैले त्यसरी बुझाएको थिएँ तर के भने मास प्र्याक्टिसमा नआएको कारणले गर्दाखेरि र कसले सुरुवात गर्ने भन्ने कुरोमा चाहिँ अहिले चाहिँ वास्तवमा भन्नुहुन्छ भने नयाँ कुरो गर्नुलाई प्रशासन क्षेत्रमा भेरी फ्रेङ्कली भन्नुपर्दाखेरि रिस्क लिनलाई अलिकति फेभरेबल टाइम छैन प्रशासनले नै कुनै कुराको जोखिम उठाउन तयार हुँदैन भने आम नागरिकले कसरी कुनै किसिमको पाइला चाल्ने आँट गर्ने त त्यहाँमाथि उनीहरूको गरिबी चेतनाको कमी अशिक्षाले के नै गर्न सकिएला र कुन आधारमा चाहिँ पीडित महिलाहरूले आवाज उठाउने तर कतिजेलसम्म आवाज नउठाइकन बस्ने कतिजेलसम्म नागरिकता विहीन भएर बस्ने नमस्ते मेरो नाम हो साजे लामा म कक्षा 3 पढ्छु 13 वर्षको भए अनि मेरो जन्मदाता छैन अनि मेरो एकदम समस्या के भन्दाखेरि मम्मी चाहिँ अब कुल काम गर्नुहुन्छ होइन हामी चाहिँ भने मान्छे घरमा बस्छौँ त्यस्तो दुःख छ बुवा चाहिँ भने इन्डियाको हुनुभयो मम्मी नेपालकी मम्मीको नागरिकता नहुँदा हामी पनि अब मम्मीको नागरिकता भएपछि मेरो जन्मदाता बन्छ भन्ने सुनेको समस्या सबैको एउटै छ राज्यविहीनता नागरिकता विहीनता विवाह गरेको कारणले या त विदेशीसँग बिहे गरेको कारणले आफूले नागरिकता नपाउने र आफ्नो नागरिकता र बिहे दर्ता नभएको कारणले आफ्नो सन्तानको जन्म दर्ता नहुने यही कारणहरूले गर्दा धेरै महिला साथीहरूले आफ्नो जीविकोपार्जनको लागि न त कुनै सिप सिक्न पाउनु भएको छ न समाजले उहाँहरूलाई हेर्ने दृष्टिकोण नै राम्रो छ न त आफ्नो सन्तानहरूलाई राम्रो शिक्षा दीक्षा नै दिन पाइरहनु भएको छ मेरो नाम फर्मिला मुक्तान हो सर्गिसबाट फर्केको नागरिक भएन अब नागरिक बनाउनु गएको थियो त भएन अब यस्तै सबले भन्यो इन्डियाको मान्छेसँग बिहे भएको छैन यस्तो झुरझुर भनेर बनाएरे अब जब तल मेरो नागरिक बन्दैन बच्चाको जन्मदर पनि हुँदैन पढाउने पनि सक्दैन छोरै छोरा छ दुइटा छोरी भए फेरि पनि पढाउँथ्यो बनाउनु त गएको थियो अब इन्डियाको मान्छेसँग बिहे भएको भनेर फिर्ता पठाइदियो भएन फर्क्यो अनि त्यही समस्या छ यस्तो दुःख छ प्रमिला तामाङजीको जस्तो समस्या मकवानपुर स्थित बसामाडीमा बस्ने अरू थुप्रै महिलाहरूको पनि रहेको छ र उहाँको सोही कुरामा सभासद सावित्रा भुषाल यस्तो भन्नुहुन्छ अब हाम्रो नेपालको अन्तिम संविधान 2063 त्यसको नागरिकतामा चाहिँ भाग 2 नागरिकता भनेको छ त्यो नागरिकतामा के कुरा छ त भने आमा वा बाबु नेपाली रहेछ भने निजका सन्तानले चाहिँ नेपालको नागरिकता पाउँछन् भन्ने कुरा छ र यसमा अब विदेशीसँग बिहा गरेको हकमा चाहिँ आमा नेपाली भइसकेपछि नेपालमा ती बच्चाहरूले चाहिँ विदेशको इन्डियाको नागरिकता नलिएको छ भने नेपालको नागरिकता उनीहरूको उमेर पुगिसकेपछि पाउनु सक्छ र श्रीमानको हकमा अहिलेको कानुनमा करिब 15 जति नेपालमा बसिसकेपछि नेपाली भाषा जान्ने आदि इत्यादि थुप्रै कुराहरू छ नेपाली महिला र पुरुषहरूले वंशजको आधारमा आफ्नो आमा वा बुबाको नामबाट नागरिकता लिन पाउनु उनीहरूको अधिकार हो तर नेपालमा यस्तो धेरै महिला साथीहरू हुनुहुन्छ जसले आफू नेपाली नागरिक हुँ भनेर प्रमाण दिन सकिरहनु भएको छैन नेपाली हुँ भनेर गर्वसाथ भन्न पाइरहनु भएको छैन तर अब हामीले उहाँहरूको अधिकारको लागि आवाज उठाउनु पर्ने बेला भएको छ हामी युवाहरूले पनि यसको बारेमा बुझेर नबुझेकाहरूलाई बुझाएर उहाँहरूलाई आफ्नो अधिकार दिलाउने प्रयास त गर्न सक्छौ नि हैन र साथी साच्चै जिग्रे नेपालको नागरिक भएर पनि नेपालको नागरिकता पाउन कति धेरै गाह्रो तर पनि हामी युवाहरू र अझ सरकारी पक्षले यसको बारेमा के गरिरहेको छ त यो प्रश्न चाहिँ हामी सबैले गर्नै पर्छ जस्तो लाग्छ फेरि हेर न सबिन, नागरिकतासँग मात्र सम्बन्धित नभएर महिला साथीहरूको जन्म दर्ता बिहे दर्ता गराउनु पनि कति धेरै गाह्रो। अब हेर न, यदि कुनै आमाले आफ्नो सन्तानलाई जन्म दिइन् भने उसको जन्म दर्ता गराउनु पनि कति धेरै कुराहरू लागू हुने रे। त्यही त भने सोध्ने पार्टनर, अब यही कुराले गर्दा हाम्रो महिला साथीहरूले कस्तो कस्तो समस्या भोग्नु भएको भन्ने कुरा त हामीले थाहा पाइहाल्यौँ। अझ त्यसमाथि पनि विभिन्न सङ्घ संस्थाहरूले गरेको कामहरूको बारेमा पनि बुझिहाल्यौँ। त्यसैले अब चाहिँ मुनाको कथा पनि सुन्ने हो कि? हुन्छ नि सबिन, मुनाको पनि त आफ्नै छुट्टै कथा र समस्या छ नि। बरु साथी, हामी सबैजना सुनौ न त आजको मुनाको कथा। आस्था, ए आस्था, हत तेरी छोरी, धेरै दुःख नदेऊ न, कता भागे कि भन्या खाना खाँदा खाँदै? नाइ पुग्यो, नखानी अब पुग्यो कि मामु? यति मात्र बाँकी छ के, खाऊ न, फेरि तिमीलाई स्कुलमा भोक लाग्छ के? नाइ मामु, मलाई पुग्यो के, वक्का औला जस्तो भयो के? यो केटी पनि जहिले के बहाना बनाउँछ भने नि खाना खानुलाई। ल ल, मुख त सुट्नु पर्यो नि, यता आऊ न त, यता खोइ, यता फर्क त। ल ल ल भयो, अब ऊ त्यहाँ रमेश मामा पनि आइसक्नु भएछ, हेर त पर। ल ल ल, मामासँगै स्कुल जाऊ है आस्था। ल ल, मेरो ब्याग त दिनु मामु। ल यी ल्याऊ, राम्ररी जाऊ है छोरी। बाई बाई मामु। ल स्कुलमा ज्ञानी हुनु है छोरी। उफ, अब बल्ल सास फेर्ने फुर्सद भयो। यो आस्था हुँदासम्म त त्यसको पछि कुद्दा कुद्दै ठिक्क हुन्छ, कति दिक्क बनाउँछ भने नि। के हो मुना बहिनी, एक्लै एक्लै फतफताउँदै बसेकी छौ त? ए हुलाकी दाइ, धेरै पछि आउनु भयो त, आउनुहोस् न बस्नुहोस्। अँ, तिम्री छोरीलाई देखे थिए बाटोमा, कति ठुली भयो कि, तिमी नै यति सानी छौ जस्तो लाग्छ मलाई त। के गर्नु दाइ, नगर्नु पर्ने सानीमा बिहे गरियो, अब त आफूलाई के सानी भन्नु र। अब धेरै कुरा के हेर्नु, तिम्रो चिठी चाहिँ आएको छ लौ। मेरो लागि चिठी? धन्यवाद दाइ, बस्नुहोस् न, चिया खाएर त जानुहोस्। हेर हेर, मख परे कि, सन्देश बाबुको चिठी हो क्या हो? खोइ दाई, पठाउनेको नाम नै लेखेको रहेनछ, म खोलेर हेर्छु है त। ल ल, तिमी आनन्दले आफ्नो चिठी पढ्नु, म चाहिँ लागे है त। हस् दाई, आउँदै गर्नुहोस् है त। हरे, कस्तो नखुलेको यो खाम पनि, हे भगवान्, यो सन्देशको नै चिठी भए पनि त हुन्थ्यो नि। उफ, बल्ल खुल्यो। अँ प्यारी बहिनी मुना, ए सन्देशले भनेको त विष्णु दाईले पो पठाउनु भएको रहेछ। तिमीलाई सबै कुशल मङ्गल छ होला बहिनी, आस्थालाई पनि मेरो माया सुनाइदिनु, मेरो यता सहरमा सबै राम्रो नै छ। मुना, तिमीले दिएको ठेगाना मैले बल्ल भेट्टाएँ, त्यहाँ गएर बुझेँ, तर तिम्रो श्रीमान सन्देशको बारेमा केही खबर पाइनँ। त्यो ठाउँमा त्यस्तो कोही मान्छे बसेकै थिएन भन्छन्, त्यो मान्छे त तिमीलाई धोका। यही एउटा अन्तिम आशा थियो, सन्देशलाई खोज्न सक्छु कि भन्ने, अब त यो पनि सकियो। चार पाँच दिनमा फर्केर आउँछु भनेको मान्छे 5 वर्ष भइसक्यो, उसको लागि मैले आफ्नो घर परिवार सबै सबै कुरा छाडिदिए, यसरी एक्लो बनाएर छाडेर जान्छ भनेर त सोचेको पनि थिइनँ। अब एक्लैले यो छोरी कसरी हुर्काउनु? हे भगवान्, केही गरौँ भने आफ्नो पनि नागरिकता छैन, जे काम गर्न खोजे पनि नागरिकता चाहिन्छ भन्छन्, फेरि बिहे गरिसकेको छोरी मान्छेले आफ्नो बा आमाको नाममा नागरिकता बनाउन पनि मान्दैन, न छोरीको जन्म दर्ता नै बनाएको छ, बिहे दर्ता चाहियो भन्छ, के गर्ने होला अब? हे भगवान्, बरु यो छोरी नजन्मेकी भए पनि हुन्थ्यो, अब एक्लैले यो छोरी कसरी हुर्काउनु होला? हे भगवान्, केही गरौँ भने आफ्नो पनि नागरिकता छैन, के काम गर्न खोजे भने जत्ता पनि नागरिकता चाहिन्छ भन्छन्, फेरि बिहे गरिसकेको छोरी मान्छेले आफ्नो बा आमाको नागरिकता बनाउन पनि मान्दैन, न छोरीको जन्म दर्ता नै भएको छ, बिहे दर्ता चाहियो भन्छन्, हे भगवान्, के गर्ने होला अब? मैले यो छोरीलाई के गरी हुर्काउने होला? खोइ, सबै बच्चाहरू निस्किए, मेरो आस्था त बाहिर निस्किन्न त, कता गइछे? भित्रै गएर हेर्नु पर्यो। बहिनी, तपाईँ आस्थाको आमा होइन? हेड सरले तपाईँलाई भित्र उहाँको अफिसमा भेट्न जानुहोस् भन्नुभएको छ, आस्था नानी त हेड सरको अफिसमा नै छिन्। ए हो, ल ल, म गएँ है त त्यसो भए। सर तपाईँले मलाई बोलाउनु भएको थियो रे। हजुर, आउनुहोस् न भित्र बस्नुहोस् यहाँ। आस्था, तिमी एकैछिन बाहिर गएर बस है, म एकछिन तिम्रो मम्मीसँग कुरा गर्छु। हुन्छ सर। मुना बहिनी, मैले पहिला पनि थुप्रैचोटि भनिसकेको छु, आस्थाको जन्मदत्ता स्कुलमा बुझाउनुपर्छ भनेर, ल्याउनु भएको छ? सर त्यो त आज त आस्थालाई मात्र लिन भनेर स्कुल आए कि, त्यो त्यो त ल्याएकै छैन। ए त्यसो भए भोलि लिएर आउनुहोस् न त, घरमा छ होइन? सर हेर्नुहोस् न, त्यो जन्मदर्ता त बनाएकै छैन। होइन, त्यत्रो समय भइसक्यो, मैले बारम्बार तपाईँलाई भनिसकेँ, बच्चाको एउटा जन्मदर्ता पनि किन बनाउन नसक्नु भएको? उसको उमेरदेखि लिएर अरू कुराहरू पुष्टि गर्नका लागि जन्मदर्ता नै चाहिन्छ भनेर थाहा छैन तपाईँलाई? सर त्यो त मैले नचाहेर नबनाएको कहाँ हो र? हेर्नुहोस्, मैले अघि आस्थासँग पनि कुरा गरेको थिएँ, उसलाई त आफ्नो बुवा को भनेर पनि थाहा छैन, अनि बुवाको अत्तोपत्तो नहुने बच्चाहरूलाई हाम्रो समाजमा के भनिन्छ भनेर थाहा छैन तपाईँलाई? सर त्यस्तो नभन्नुहोस् न, हेर्नुहोस् अब तपाईँसँग के कुरा लुकाउनु, आस्थाको बुवा अहिले कहाँ हुनुहुन्छ भनेर मलाई केही थाहा छैन, तर 5.5 वर्ष जति अगाडि मैले यहाँ तलको मन्दिरमा उहाँसँग बिहा गरेको हो। मेरो परिवारले नमानी नमानेकन उहाँसँग बिहे गरेकी थिए। के गर्नु सर, 1-2 महिना मात्र चिनेको मान्छेसँग बिहे गरियो, त्यति बेला उहाँको जागिर हाम्रै गाउँमा थियो। पछि सरुवा भएपछि छिट्टै फर्केर आउँछु भनेर गएका मान्छे अहिलेसम्म आएका छैनन्। उहाँ जाँदा आस्था त मेरो गर्भमा नै थिए, जति खोजे पनि उहाँको पत्तो पाउन सकिनँ। गाविसमा मेरो बिहे दर्ता नभई बच्चाको जन्म दर्ता गराउन मिल्दैन भन्छन्। बिहे दर्ता गराउन आफ्नो श्रीमान कता हो कता, अब भन्नुहोस् न सर म के गरौँ? तर मुना बहिनी, मलाई थाहा भए अनुसार जन्मदर्ता भनेको त घटना दर्ता जस्तै हो क्यारे, त्यसको लागि तपाईँको श्रीमान छ कि छैन भनेर कुरा त नआउनु पर्ने हो। खोइ सर, गाविसमा बारम्बार धाइरहेको छु, गाविस सचिवले सिफारिस नै दिन मान्दैन। त्यसो भए उहाँसँग फेरि एकपटक राम्ररी कुरा गर्नुहोस्। त्यो त हुन्छ सर, तर हेर्नुहोस् बहिनी, मैले तपाईँलाई नराम्रो भन्न खोजेको होइन, तर स्कुलको पनि नियमहरू हुन्छन्, फेरि यस्तो कुराहरू बाहिर निस्कियो भने हाम्रो अरू बच्चाहरूको अभिभावकहरूले पनि राम्रो मान्नुहुन्न। त्यो त हो सर, तर बिन्ती छ सर, मैले सबै कुरा तपाईँलाई भने नि, यसमा आस्थाको के नै गल्ती छ भन्नुहोस् त, प्लिज प्लिज सर उसलाई यही स्कुलमा पढ्न दिनुहोस् है। हेर्नुहोस्, एकजना विद्यार्थीको लागि मात्र हाम्रो नियमहरू फेर्न मिल्दैन, फेरि मेरो अगाडि यो रोई कराई गरेर केही हुनेवाला छैन, बरुमा आस्थाको परीक्षा औन्जेलसम्मको लागि तपाईँलाई समय दिन्छु, त्यति बेलासम्म उसको जन्म दर्ता गराएर ल्याउनुहोस् नत्र। बिन्ती सर, त्यस्तो कुरा नगर्नुहोस् न। हेर्नुहोस्, मलाई जे भन्नु छ भने, मैले भनेको समयभित्र जन्म दर्ता गराएर ल्याउनुहोस्, अहिले तपाईँ जानुहोस्। भयो सरले के भन्नुभयो, के भयो भन्नु न? केही होइन छोरी, हिँड घर जाउँ। मामु अब मलाई स्कुलबाट निकालिदिन्छ हो मामु? होइन, कसले भन्यो त्यो? मेरो बाबा हुनुहुन्न अनि मलाई स्कुलबाट निकालिदिने रे हो मामु, भन्नु न। त्यस्तो कुरा नगर न छोरी, होइन कसले भन्यो तिमीलाई यस्तो नचाहिने कुरा? अनि मेरो बाबा कहिले पनि अनि किन आउनुहुन्न? तपाईँले जहिले पनि बाबा भोलि आउनुहुन्छ भन्नुहुन्छ, तर कहिले नि आउनुहुन्न। अनि फेरि स्कुल पढ्नको लागि किन बाबा चाहियो भन्नु न मामु, भन्नु न। हत तेरी आस्था, तिमी के सोच्छौ के? हिँड त खुरुक्क घर जाउँ अब। मामु मलाई भोलि स्कुल आउन दिन्छ? मलाई स्कुलबाट निकाल्दैन नि? निकाल्दैन छोरी, निकाल्दैन, म कुनै पनि हालतमा तिमीलाई स्कुलबाट निकाल्नै दिन्न, कुनै पनि हालतमा दिन्न, कुनै पनि हालतमा। हेर्नुहोस् न सचिव साहब, मलाई साह्रै समस्या भयो, कति दिन भइसक्यो धाइरहेको, पहिला पनि कतिचोटि आइसके, मेरी सानी छोरी चाहिँ यो जन्म दर्ता नभएर उसलाई स्कुलमा पढ्नै नदिने भन्छन्। अब जतिचोटि आए पनि के गर्नु बहिनी, तपाईँले चाहिने कागजपत्र नै ल्याउनु भएको छैन, कसरी जन्म दर्ता गराउनु भन्नुहोस् त? खोइ त बच्चाको बा खोइ, अनि तपाईँको विवाह दर्ताको कागज कता छ? मैले तपाईँको बच्चाको जन्म दर्ता के को आधारमा गरौँ? अब बच्चाको आमा म नै हो, बच्चा जन्माउने म नै हो, मैले भनेपछि मेरो बच्चाको जन्म दर्ता किन नहुने भनेको? फेरि यो जन्म दर्ता भनेको घटना दर्ता जस्तै हो रे नि। मैले छोरी जन्माएकै त हो नि, अनि के चाहियो र तपाईँहरूलाई? हेर्नुहोस्, यस्ता रेसेका कुराहरू गरेर केही हुँदैन बहिनी। चाहिने कागज लिएर आउनुहोस्, म तुरुन्तै बनाइदिन्छु। तर अब यहाँ भएको चलन मिचेर तपाईँको लागि भनेर हामीले काम गर्न मिल्दैन कि। ल ल, चाहिने कागजपत्र लिएर आउनुहोस्। ऊ अरू त्यत्रो मान्छे लाइनमा बसिरहेछन्, हाम्रो समय खेर नफाल्नुहोस्। ल ल, खोइ अर्को मान्छे, तपाईँको के हो खोइ दिनुहोस् त। हे भगवान्, अब के गरौँ, म के गरौँ? अब पनि जन्म दर्ता बुझाएन भने मेरी छोरीलाई स्कुलबाट भोलि नै निकाल्ने भनेका छन्। अब कि मेरो छोरीले चाहिँ पढ्न पनि नपाउने। हे भगवान्, कस्तो मान्छेलाई विश्वास गरेर जिन्दगी नै सुम्पिएछु भने मेरो छोरीले समेत अब कति दुःख पाउने भई। अहिले छोरीको जन्म दर्ता गरिदिएनन् भने पछि नागरिकता पनि बनाइदिँदैनन् होला। यो नियम कानुन पनि के हो के हो? हामी केटी मान्छेको दुःखमाथि किन दुःख मात्रै थप्ने होला? मेरो छोरी चाहिँ मान्छे नै होइन कि क्या हो? उसले चाहिँ बाँच्न पनि नपाउनु। अरे, मेरो छोरीको भविष्य के हुन्छ अब? म उसको आमा भएर पनि उसको लागि केही गर्न सकिनँ। कहाँ लगेर पढाउनु होला, के गर्नु होला, के गर्नु अब मैले? ओहो, कस्तो समस्यामा परेकी कि मुना। अब उसले एक्लैले आफ्नो छोरीलाई हुर्काउनु पर्ने, फेरि उसको आफ्नो नागरिकता पनि छैन, छोरीको जन्म दर्ता गराउनु पनि त्यति गाह्रो छ। महिला भएकै कारणले गर्दा उसले कति धेरै समस्याहरू भोग्नु परेको। त्यही त सोर्नी भार्न, तर कता कता मुनाको पनि त गल्ती छ जस्तो लाग्यो है मलाई त। अब हेर न सोर्नी भार्न, मुनाले पहिले नै त्यो आफूले बिहे गरेको मान्छेको बारेमा सबै कुरा, के कस्तो हो, कस्तो खाले मान्छे हो, कहाँ बस्छ, के गर्छ भन्ने कुराहरू सबै बुझेर पछि आउन सक्ने समस्याहरूको बारेमा केलाएर पाइला चालेको भए अथवा बिहे नै गरेको भए त आज उसले आफ्नो र आफ्नो छोरीको लागि यस्तो विभिन्न किसिमको समस्या अनि चिन्ता भोग्नु पर्थ्यो त भन त। त्यो पनि हो सबिन, तर अब हुनु नपर्ने कुरा त भइ नै सक्यो र त्यो कुरालाई अब उसले चेन्ज पनि गर्न सक्दैन। तर छ नि सबिन, अब कि मुना जस्तो अरू धेरै महिला साथीहरूको समस्याको समाधानको लागि के उपाय नै छैन होला त। हेर न, मुनाको छोरीको जन्म दर्ता बनाउनु पनि उसको श्रीमान नभएको कारणले कति गाह्रो भइरहेको छ। त्यही त सोनी पार्टनर, अब हेर न, उसको छोरीको जन्म दर्ता गराएन भने त पछि उसले नागरिकता पनि त बनाउनु पाउँदैन नि, अन्त समस्यामाथि समस्या आइपर्दैन भन त। त्यही त, फेरि नागरिकता नहुँदा त हामीलाई कति धेरै कुरामा समस्याहरू पर्छ, अप्ठ्यारोहरू हुन्छ, जस्तै कि उच्च शिक्षाको लागि, कुनै रोजगारीको लागि, कुनै व्यापार व्यवसाय गर्नको लागि, हरेक कुरामा नागरिकता चाहिन्छ नि। त्यही त, तर मलाई अचम्म लाग्ने कुरा चाहिँ के भनेदेखि नि सोर्नी पार्टनर, आमाको नामबाट चाहिँ उसको सन्तानले नागरिकता बनाउन किन नपाउने? बुवाको नामबाट चाहिँ सजिलै नागरिकता बनाउन सकिने रे, तर आमाको नाम आयो भने चाहिँ के नाना थरी कुराहरू गरेर चाहिँ नागरिकता नदिने रे, त्यस्तो पनि हुन्छ त कहीँ? सबिन, त्यो कुरामा त तिमीलाई मात्र होइन मलाई पनि अचम्म लाग्छ। बरु साथीले चाहिँ यो विषयमा के सोच्नुहुन्छ होला? तपाईँलाई के लाग्छ साथी, आमाको नामबाट पनि नागरिकता बनाउन पाउनु पर्छ कि पर्दैन? जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए पाउनु पर्छ नि, अप्सन बी नपाए पनि केही फरक पर्दैन, र अप्सन सी खोइ मेरो चासोको विषय नै होइन। र झिगी, तपाईँको मत हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको अप्सन ए बी वा सी लेखेर 7070 यानि कि 7070 पठाइहाल्नुहोस् है। त्यो त साथीले पक्कै पठाउनुहुन्छ होला सबिन। अनि थाहा छ तिमीलाई, यस्तो किसिमको नागरिकता विहीनताको समस्या हाम्रो देशमा मात्रै नभएर विश्वभरि नै देखिएको छ। हो नि, अझ भन्नुपर्दा विश्वका लगभग 1,50,00,000 मानिसहरूले आफ्नो देशको नागरिकता पाएका छैनन्। ओहो, कति धेरैजना है सबिन। र साथी, यस्तो हुनुको मुख्य कारण के होला त भनेर हामीले चितवनको को एक्सन नेपालका दीपक आचार्यजीसँग कुराकानी गरेका थियौँ, त्यो नै सुनौ न त है। यो हामीले चाहिँ चितवनको मध्यवर्ती क्षेत्रका निकुञ्जका सुरक्षा कर्मीहरूद्वारा शारीरिक सम्बन्ध रहेर पछि चाहिँ सम्बन्ध स्थापित हुन नसकेर एक्लो जीवनयापन बिताउन परेका महिलाहरू उनीहरूको अवस्थाको हामीले अध्ययन गरेका छौँ 10 भेडिसीहरूमा। त्यो अध्ययनबाट चाहिँ के भेटियो भने अब 103 मान्छेहरू चाहिँ सेक्सुअली अब एभ्युस वुमनहरू त्यहाँ पाइयो उनीहरू, र उनीहरूबाट चाहिँ बच्चा जन्मिएका चाहिँ 158 बच्चाहरू थिए। त्यो मध्ये चाहिँ बहुसङ्ख्यक मान्छेहरू चाहिँ नै 65% मान्छेहरू चाहिँ इन्डिजिनियस मान्छेहरूभित्र पर्दथे, र 52 क्षेत्रीयहरू चाहिँ 21.4% थिए, र दलित चाहिँ 13.6% चाहिँ त्यो एभिसमा परेको देखिन्थ्यो होइन। अनि 86.4% मान्छेहरूले चाहिँ नागरिकता नपाएको बुझिन्छ उनीहरूमध्ये, र तिनीहरूमध्ये चाहिँ 99.3% चाहिँ विवाह दर्ता नभएका महिलाहरू त्यहाँ थिए र त्योमध्ये अधिकांश चाहिँ अयोध्यापुरी र मेघौलीका छन्। जसमध्ये चाहिँ तपाईँ के छ भने अयोध्यापुरीमा 21.3% र मेघौलीमा 19.4%ले चाहिँ विवाह दर्ता गर्न नपाएकोहरू भेटिन्छ। र उनीहरू चाहिँ अहिले के चाहन्छन् त भन्दा अहिले चाहिँ उनीहरूको जीविकोपार्जनको 58.2% मान्छेहरूले चाहिँ हाम्रो जीविकोपार्जन सुरक्षित होस् भन्ने चाहन्छन्। अनि यसरी नै उनीहरू अर्को चाहिँ 22.3% महिलाहरूले चाहिँ बच्चाहरूको शिक्षा चाहन्छन् भने तपाईँको नागरिकता र विवाह दर्ता चाहने महिलाहरू चाहिँ 17.5% छन्। र अहिलेको अवस्था भनेको उनीहरूले केही पनि नपाएको अवस्था हो र अहिले चाहिँ हामीले विभिन्न दात्री निकायहरूको सहयोगमा उनीहरूलाई एउटा अवस्थामा लिएर आएका छौँ जसले चाहिँ आफ्नो विवाह दर्ताको अनि बच्चाको जन्म दर्ताको दावी गरिरहेको अवस्था हो। तर के भने एउटा त्यति असाक्षर समूहको ग्रुप भएको हुनाले, धेरै ठुलो समूह भएको हुनाले उनीहरूको पक्षमा लबिङ गरिदिने समुदायको कमी भएको कारणले गर्दाखेरि उनीहरूको आवाज चाहिँ नै सम्बन्धित निकायसम्म पुग्न सकेको छैन, जसले गर्दाखेरि उनीहरूले कानुनी हक प्राप्त अवस्थामा पनि नागरिकता, विवाह दर्ता, जन्म दर्ता जस्ता सुविधाहरू लिन पाइरहेका छैनन्। उनीहरूले अहिलेसम्म नागरिकता नपाउनु, विवाह दर्ता हुन नसक्नुका जम्मा 2-4 कारणहरू प्रधान देखिन्छन्। पहिलो कारण त के हो भने उनीहरू असाक्षर छन्, त्यस कारणले गर्दा उनीहरूले कानुनी अवस्था के छ भन्ने कुराको बारेमा उनीहरूलाई राम्रो जानकार छैन। पहिला उनीहरू कानुनी शिक्षाको अभावले गर्दाखेरि उनीहरूले आफ्नो पाउने अधिकारको सवालको जवाफ खोज्न जान सक्दैनन्। दोस्रो कुरा उनीहरू गरिबी छ, गरिबीका कारणले गर्दाखेरि उनीहरूले सम्बन्धित निकायसम्म पुगेर पहुँच बढाउन र उनीहरूको चाहिँ एउटा आर्थिक चाहिँ अभाव गर्नले गर्दै उनीहरू त्यस प्रकारको लबिङ गर्न सक्दैनन्। तेस्रो पक्ष भनेको उनीहरू दैनिक जालादारीमा व्यस्त रहने कारणले गर्दाखेरि जान सक्दैनन्। चौथो कुरो भनेको समाजमा उनीहरू अलिकति अपहेलित अवस्थामा रहेका कारणले गर्दाखेरि गाविसले सिडिओ कार्यालयले उनीहरू कुराको सुनवाई गर्दैन, त्यसले गर्दाखेरि पनि उनीहरू जान सक्दैनन्। र मुख्य कुरा अर्को, जस्तो धेरै कुराहरू जुन सुविधामा पाइन्छन्, जुन कानुनले प्रदत्त गरेका अधिकारहरू हुन्, त्यो अवस्थाको बारेमा नै उनीहरूलाई जानकारी छैन, त्यसले गर्दाखेरि चाहिँ उनीहरू आफ्नो कुरा सम्बन्धित निकायमा पुर्याउन सक्षम देखिएका छैनन्। म दीपक आचार्य, कोएक्सन नेपालको कार्यकारी निर्देशक। कोएक्सन नेपालका दीपक आचार्यलाई यति राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। नागरिकता नपाउनु भएका महिलाहरूको समस्या त धेरै नै छ। विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले उहाँहरूलाई सहयोग पनि गर्दै आउनु भएको छ, तर जबसम्म उहाँहरू आफैमा चेतना हुँदैन, विभिन्न नियम कानुनहरूको बारेमा जानकारी हुँदैन, तबसम्म उहाँहरूलाई आफ्नै हक र अधिकारको लागि लड्न अलिक गाह्रो हुन्छ जस्तो लाग्छ। त्यसैले झिकी कुनै पनि समस्यालाई आउनै नदिनको लागि त्यसको बारेमा जानकारी लिनु एकदमै आवश्यक छ र राज्य विहीनताको समस्यालाई आउनै नदिनको लागि सतर्क पनि त हुनु पर्यो नि, होइन र? हो नि सबिन, त्यसैले बुझौ न त साथी, हामीले नागरिकता कसरी पाउन सक्छौ, प्रक्रियाहरू के छन् भनेर, कुन कुन आधारमा चाहिँ नागरिकता पाउन सकिन्छ भन्ने कुरामा जहिले पनि विवादहरू उठिरहेका हुन्छन्। नागरिकता ऐनले यसको बारेमा के भन्छ त? के नागरिकता विहीनहरूले नागरिकता पाउने कुनै सम्भावना नै छैन त? बुझौ न त यसको बारेमा हाम्रो कानुनी परामर्शदाता सबिन श्रेष्ठजीसँग। म सबिन श्रेष्ठ, अधिवक्ता, महिला कानुन र विकासमा एसटीडीमा आबद्ध। नागरिकताको कुरा गर्दाखेरि नेपालमा चाहिँ विभिन्न प्रकारको नागरिकताहरू चाहिँ दिने गरिएको छ, होइन? एउटा वंशजको आधारमा नागरिकता हुन्छ, एउटा जन्मको आधारमा नागरिकता हुन्छ, एउटा अङ्गीकृत नागरिकता दिन्छ। तर जुनसुकै प्रकारको नागरिकता लिनलाई पनि 16 पुरा गरिसकेपछि मात्रै नागरिकता लिन पाउने प्रावधान, वर्षको आधारमा भन्दाखेरि चाहिँ वंशजको आधारमा नागरिकताको कुरा गर्दाखेरि चाहिँ अहिलेको जुन हाम्रो नेपालको अन्तरिम संविधान छ र नागरिकता सम्बन्धी ऐन नियम छ, यसले चाहिँ नेपाली बाबु वा आमा छ भने उसको सन्तानले चाहिँ नागरिकता पाउने भन्ने व्यवस्था गरेको छ। र वंशजको आधारमा नागरिकता भनेको चाहिँ एउटा अधिकारको रूपमा पाउने नागरिकता हो। यो नागरिकता भनेको चाहिँ कसैले डिस्क्रिप्सनमा सरकारको त्यसमा निर्णय गर्ने अधिकार वा कसैले दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार हो, यो चाहिँ एउटा अधिकारकै रूपमा पाउने नागरिकता हो। र अङ्कृत नागरिकता भनेको चाहिँ तपाईँको 2-3 किसिमले दिन सकिन्छ। एउटा अङ्कृत नागरिकता चाहिँ वैवाहिक सम्बन्धको आधारमा दिन्छ। वैवाहिक सम्बन्धको आधारको कुरा गर्दाखेरि चाहिँ नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई चाहिँ वैवाहिक अङ्कृत दिने व्यवस्था छ। त्यसै गरेर बसोबासको आधारमा पनि अङ्कृत दिने व्यवस्था छ। र बसोबासको आधारमा भन्दाखेरि चाहिँ नेपालमा कम्तीमा 15 बसोबास स्थायी रूपमा गरेको व्यक्तिलाई चाहिँ बसोबासको आधारमा अङ्कृत नागरिकता दिने व्यवस्था छ भने, एउटा पहिलो कुरो चाहिँ महिलाले विवाहित भइसकेपछि लोग्नेकै नामबाट नागरिकता लिनुपर्ने हो कि आफ्नो चाहिँ वंशजको आधारमा आमबाउको नामबाट पनि नागरिकता लिन सक्छ भन्ने पहिलो प्रश्न हो। र त्यो प्रश्नको कुरा गर्दाखेरि चाहिँ अहिले के व्यवस्था छ भन्दाखेरि चाहिँ वंशजको आधारमा नागरिकता पाउनको लागि चाहिँ आमा वा बाबु नेपाली नागरिक भएमा उसको सन्तानले वंशजको आधारमा नागरिकता पाउँछ भन्ने व्यवस्था छ। यहाँ चाहिँ के छ भन्दाखेरि सन्तानले नागरिकता लिन बाउआमाको नामबाट नागरिकता दिनलाई विवाहित भएर वा नभएर त्यसले के पनि फरक पार्दैन। र यो मुद्दा चाहिँ, यो विषय चाहिँ यहाँ कतिपय ठाउँमा यस्ता केसहरू आइसकेपछि यो मुद्दा चाहिँ सर्वोच्च अदालतसम्म पनि पुगेको छ। यो मुद्दामा सर्वोच्च अदालतले पनि के व्याख्या गर्यो भन्दाखेरि चाहिँ त्यो त महिलाको छनौटको विषय हो। महिलाले चाहिँ आफ्नो बाबुको आधारमा वंशजको नागरिकता बनाउने कि श्रीमानको नामबाट चाहिँ एउटा वैवाहिक नागरिकता बनाउने भने महिलाको छनौटको विषय हो अथवा नदिएको खण्डमा चाहिँ त्यसै गरेर नै जुन चाहिँ कानुन व्यवसायहरूसँग सल्लाह गरेर कानुनले नरोकेको हुनाले यदि कार्यविधिगत रूपमा मात्र रोकिन्छ भने यसमा चाहिँ कानुन व्यवसायीसँग सल्लाह गरेर जुन यो अप्ठ्यारोलाई चाहिँ फुकाउन सकिन्छ जस्तो मलाई लाग्छ। जन्म दर्ता गराउनको लागि चाहिँ हाम्रो चाहिँ जन्म मृत्यु तथा व्यक्तिगत घटना दर्ता ऐन भनेर हामीसँग कानुन नै छ। यो कानुन अनुसार चाहिँ कुनै पनि घटना भइसकेपछि परिवारको चाहिँ सदस्यले त्यो घटनाको सूचना दिन सक्छ। जस्तो जन्म भएको खण्डमा चाहिँ जुन परिवारमा जन्म भएको छ त्यो परिवारको सदस्यले चाहिँ सूचना दिन सक्छ। अहिले 63 सालमा यो लैङ्गिक समानता कायम गर्ने ऐन जुन आएको छ त्यसले चाहिँ के गरेको छ भन्दाखेरि अब महिलाले पनि जन्म दर्ता गर्न सक्ने अर्थात् पुरुष सदस्य नभइकन आमाले पनि आफ्नो सन्तानको चाहिँ जन्म दर्ता गर्न पाउने व्यवस्था चाहिँ अहिले आएको छ। र जन्म दर्ताको आफ्नै महत्त्व पनि किन छ भन्दाखेरि यो कानुनले नै जन्म दर्तालाई चाहिँ एउटा आधिकारिक प्रमाणको रूपमा पनि लिएको छ र हाम्रो देशमा जहाँ नागरिकता चाहिँ एउटा 16 वर्ष पुगेपछि मात्रै पाउने स्थितिमा जन्म दर्ता चाहिँ त्यो 16 वर्ष नपुगिन जेलसम्मको लागि एउटा बच्चाको चाहिँ पहिचान एउटा उसको चाहिँ एउटा चाहिँ अस्तित्व एउटा छुट्टै अस्तित्वको स्वीकारको चाहिँ एउटा राज्यको दस्तावेज भएको हुनाले यो जन्म दर्ता लिन चाहिँ आवश्यक पनि छ। सबिन श्रेष्ठको कुरा अनुसार त नेपाली बाबु वा आमाबाट जन्मिएका सन्तानले वंशजको आधारमा नागरिकता पाउँछन् भने त्यो सँगसँगै महिलाहरूले विवाहपछि पनि श्रीमानको नामबाट नागरिकता पाउने कुरा त छँदैछ र यदि उहाँहरूले बिहे गरिसकेपछि पनि श्रीमानको नामबाट नलिकनै आफ्नो वंशजकै आधारमा आफ्नो आमा बुवाको नामबाट पनि लिन पाउने कुरा त थाहा पाउनु भयो नि हैन जिग्री। र साथी कानुन र नागरिकता ऐन 2063 अनुसार विवाहित महिलाले वंशजको आधारमा नागरिकता नपाउने भन्ने कुरा कतै पनि लेखिएको छैन। तर विवाहित महिलालाई आमा वा बुवाको नामबाट नागरिकता लिन गाविसले नै सिफारिस दिइरहेको अवस्था छैन अहिले र यस्तो समस्या धेरै महिलाहरूले भोगिरहनु भएको छ। तर थाहा छ स्वर्णी पार्टनर, कतिपय विवाहित महिलाले वंशजको आधारमा नागरिकता पाउनु भएको केसहरू पनि त हामीले सुनेकै छौँ नि। जस्तै हाम्रो देशको बर्दियाको कुरा गर्ने हो भने, काठमाडौँको कुरा गर्ने हो भने आमाको नामबाट पनि त नागरिकता लिनुभएको उदाहरण त देखेकै छौँ नि हामीले। तर तिमीलाई अचम्म लाग्दैन भने स्वर्णी पार्टनर, यही कानुन चाहिँ सबैतिर किन लागू नभएको होला भनेर? त्यो त लाग्छ नि सबिन, त्यही भएर त नि हामी सबैजनाले आफ्नो अधिकारको लागि आफैले आवाज उठाउनु पर्छ र यदि कुनै कुराको बारेमा आफूलाई जानकारी छैन भने कोसँग सोधेर यसको बारेमा जानकारी पाउन सकिन्छ त्यो कुराको ख्याल गर्नुपर्छ जस्तो लाग्छ। र हामी जस्ता युवाहरूले त अझ आफूले जाने बुझेका कुराहरू अरूलाई पनि सिकाएर यो नागरिकताको बारेमा के कस्तो कानुनहरू छ भनेर अरूलाई पनि बताउन सक्नुपर्छ होला जस्तो लाग्छ। त्यो त हो नि सनी पार्टनर, अब हामीले नै हेर न, हामी युवाको जिम्मा त के पनि हुन्छ भनेदेखि हाम्रो देशमा के कस्तो कानुनी व्यवस्थाहरू छ, कुन कुन कुरामा कस्तो कस्तो कानुन छ भन्ने कुराहरू आफूले जानेर सबैलाई सूचित गर्यो भने पनि त आफ्नो गाउँठाउँमा त त्यस्तो किसिमको समस्याहरू त आउँदैन होला नि, हो कि न भन्नुहोस् त जिग्री? त्यो त हो नि सबिन, त्यसै गरी समस्या यदि आइहाल्यो भने पनि नआत्तिकन त्यसको समाधानको लागि आफूले के गर्न सकिन्छ, कहाँ जान सकिन्छ, कस्तो प्रक्रिया अप्नाउन सकिन्छ भनेर खोज्नु पर्छ होला। हो जिग्री, र यसै गरी आफ्नै समुदायमा यसको बारेमा जानकारी दिएर आफ्नै समुदायबाट यो कुराहरू अघि सार्यो भने त यस्तो विभिन्न किसिमको यो राज्य विहीनता र नागरिकता विहीनताको कुराहरू आउँदै आउँदैन थियो होला नि, होइन र? हो नि, त्यसै गरी सरकारी पक्षलाई सामूहिक रूपमा सकारात्मक रूपमा दबाब दिन सकिन्छ। आफ्नै समुदायमा यसको बारेमा जानकारी छैन भने जानकारी दिने अभियानहरू चलाउन सकिन्छ र त्यसै गरी त हो नि हामी युवाहरूले आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने भनेको। त्यो चाहिँ हो है जिग्री, बरु हामी आजको पिवाई प्रश्न यानि कि भोइसेस अफ युथ प्रश्नमा यही विषय वस्तुमा रहेर प्रश्न सोध्ने विचार गरिरहेका छौँ, के छ त उत्तर दिने होइन त हामीलाई? र आजको भिओवाई प्रश्न रहेको छ, तपाईँको विचारमा राज्य विहीनताको मुद्दालाई सबै सामु ल्याउन हामी युवाहरूले के गर्न सक्छौ? तपाईँको विचार हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 4400044000 पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गर्नुहोस् अनि आफ्नो विचारहरू लेखेर पठाउनुहोस् हाम्रो टोल फ्री SMS नम्बर 4400 तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेको छु म तपाईँको हँसिलो रसिलो टुप्पी पालेको साथी सबिन टुप्पी पालेर र सबिनको साथमा छु म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा र अहिले चाहिँ म स्वर्णी पार्टनरको हातमा यहाँनिर के देखिरहेको छु बरु के हो स्वर्णी पार्टनर तिमी नै भन्देऊ न त। मेरो हातमा के छ भने नि साथी हाम्रो वेबसाइट यानि कि www.ssmk.org एकजना साथीले लेखी पठाउनु भएको कुरा पढ्दैछ है त। ल ल पढिहाल्यो नि त स्वर्णी पार्टनर। यो कुरा हामीलाई लेखी पठाउनु हुने साथी चाहिँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ रे र उहाँले लेख्नु भएको छ हेलो हाई अनि नमस्ते साथी, म अहिले 15 वर्ष कि भए र अहिले म अस्ट्रेलियामा बस्छु र म 11 वर्षको हुँदा मेरो मम्मीसँगै यहाँ आएकी हुँ। पाँच महिना अघिदेखि मेरो साथीले मलाई यो कार्यक्रमको बारेमा भनेपछि मैले यो कार्यक्रम सुन्न थाले र मलाई यो कार्यक्रम साँच्चै नै धेरै धेरै मन पर्यो र सुन्दै आइरहेकी छु। तपाईँहरूको बोल्ने शैली, कार्यक्रममा अन्य सामग्रीहरू धेरै राम्रो लाग्छ। अझ नाटक त मलाई सबैभन्दा धेरै मनपर्छ र तपाईँहरूलाई आगामी दिनको लागि पनि धेरै धेरै शुभकामना। बी अस्ट्रेलियाको जिग्री, तपाईँलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना छ है। तपाईँको भविष्य राम्रो र उज्जवल होस् भनेर। र त्यो सँगसँगै हाम्रो कार्यक्रममा त्यत्रो सात समुद्र पारदेखि माया गरेर सन्देश पठाउनु भएकोमा पनि तपाईँलाई मुरी मुरी जिग्री धन्यवाद छ है तपाईँलाई। र यो अस्ट्रेलियामा हुनुभएको साथीलाई बेस्ट अफ लक सँगै एकजना साथीले हामीलाई एसएमएस मार्फत सल्लाह दिनुभएको छ। के लेख्नु भएको छ भनेर चाहिँ तिमी नै पढेर सुनौ न त सबिन। लै त सुन्नी पार्टनर, यो एसएमएस हामीलाई सुर्खेतको जिग्रीले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ, यस कार्यक्रममा खालि माया प्रेमको कुरा मात्र नभएर युवाहरूलाई देशप्रति उत्तरदायी हुन सिकाउने खालको विषयवस्तु पनि त उठाउनु पर्यो नि। त्यो त पक्कै पनि हो नि साथी, तपाईँको सल्लाहलाई हामी भविष्यमा पक्कै अप्नाउनेछौँ र तपाईँलाई धेरै धेरै थ्याङ्क यू पनि भन्न चाहन्छौँ आफूलाई लागेको कुरा हामीलाई खुलस्त रूपमा लेखी पठाउनु भएकोमा। त्यो चाहिँ हो है सुर्खेतको जिग्री साथी, र तपाईँले सल्लाह र सुझाव दिनुभएको जस्तै आगामी कार्यक्रममा हामीले गर्छौँ कि गर्दैनौँ त्यो कुरा चाहिँ सुन्न नबिर्सिनु है। पक्कै पनि तपाईँको सुझावलाई चाहिँ मनन गरेर कार्यक्रम त्यही अनुसारले चाहिँ बनाउँछौँ है। ल साथी, अब भने पालो भएको छ हामीलाई हुलाक मार्फत समस्या लेखेर पठाउनु भएको साथीको समस्या पढ्ने, र यो चिठी चाहिँ हामीलाई सोलुखुम्बु जिल्लाको साथीले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ, साथी म 21 वर्षीय युवती हुँ। केही समय अघि एकजना केटाले प्रेम प्रस्ताव राख्यो र मैले स्वीकार गरे। ऊ मभन्दा तल्लो लेभलमा पढ्छ र गरिब पनि छ, तर स्वाभिमानी र सहयोगी भावनाको छ, त्यसैले उसलाई म हृदयदेखि नै मन पराउँछु। तर हाम्रो सम्बन्धको बारेमा थाहा पाएपछि मेरो परिवारले हामी दुईको सम्बन्ध छुटाउन खोजिरहेका छन्। तर उसले चाहिँ हामीले चाँडै नै बिहे गर्नुपर्छ भन्छ, तर हामी अहिले नै बिहे गऱ्यौँ भने हामी दुवैजनाको कुनै जब पनि छैन, दुवैजना पढिरहेका छौँ। र मैले अहिले नै बिहे गरेँ भने मैले मेरो परिवारबाट जति सहयोग पाइरहेको छु त्यो सहयोग मैले अवश्य पनि पाउँदिन, अनि मेरो पढाइ, मेरो सपना, इच्छा विवश भएर छोड्नु पर्ने हुन्छ, किनकि उसको आर्थिक स्थिति पनि राम्रो छैन। साथी, मैले अहिले नै बिहे गर्न उचित छ कि छैन? बिहे गरेपछि केही उपाय अपनाउन सकिन्छ कि? म त एकदमै दुधारमा छु, म के गरौँ? सोलुखुम्बुको साथी, हुन त यस्तो आफ्नो माया प्रेममा समस्या आयो भने धेरै नै टेन्सन त हुन्छ नै, तर तपाईँको पत्र पढिसकेपछि तपाईँमा भएको समालोचनात्मक सोच देखेर चाहिँ मलाई कता कता खुसी लागेर आयो है। अँ सबिन, त्यो त हो नि है, हाम्रो साथीले कस्तो मजाले अहिले नै बिहे गर्नुभयो भने आफूलाई पढ्न सक्ने असरहरू, आउन सक्ने परिणामहरूको बारेमा कस्तो राम्ररी केलाउनु भएको। त्यो त हो नि सोध्ने पार्टनर, साथीले समालोचनात्मक सोचाइ सिपको प्रयोग त गर्नुभयो, तर त्यसबाहेक सोलुखुम्बुको साथी आत्मजाग भएर तपाईँले के चाहनु भएको हो, के गर्दा राम्रो हुन्छ, अथवा भविष्यमा तपाईँले सोच्नु भएको के कुरा हो, तपाईँले आफ्नो सारा जीवन बिताउन चाहेको मान्छे त्यो नै हो कि होइन, आफ्नो लागि साँच्ची नै सही मान्छे उनी हो त भने जस्तो कुराहरूमा पनि एकचोटि आत्मजागरूक भएर चाहिँ सोच्नै पर्छ होला है। हुन त साथी, तपाईँले चिठीमा क्लियरली लेख्नु भएको छ उसलाई धेरै मन पराउँछु भनेर, तर पनि हामीले यो किन भन्न खोजेको भने नि बिहे भनेको निकै गम्भीर कुरा हो र जीवनको एउटा एकदम महत्त्वपूर्ण निर्णय पनि हो, त्यसैले बिहे जस्तो ठुलो कुरामा निर्णय गर्नुभन्दा अगाडि धेरै कुराहरूको बारेमा राम्ररी सोच्नै पर्छ जस्तो लाग्छ मलाई त। र जिग्री, सबै कुरा केलाइसकेपछि तपाईँले चाहनु भएको के कुरा हो, तपाईँको लागि सही मान्छे उनी हो कि होइन भनेर कुरा पत्ता लगाइसकेपछि अब चाहिँ के गर्ने त भन्ने कुरा सोच्नको लागि पनि तपाईँलाई सजिलो हुन्छ होला नि होइन र? हो नि, र मलाई पनि के लाग्छ भने नि साथी, सबैभन्दा पहिले त तपाईँहरू दुवैजना सँगै बसेर आफ्नो समस्या के हो र त्यसको समाधानको लागि के उपाय हुनसक्छ भनेर केलाउनु पर्छ होला। जस्तै तपाईँको प्रेमीले बिहे गर्नुलाई एउटा समस्याको समाधानको रूपमा देख्नु भएको हुनसक्छ, तर के त्यो नै सबभन्दा राम्रो उपाय हो त? र तपाईँले नै आफैले भन्नुभएको जस्तै बिहे गऱ्यो भने के कस्तो परिणाम आउन सक्छ भनेर त्यस्तो मजाले केलाउनु भएको छ भने के ती सबै कुराहरू भोग्न तपाईँहरू तयार हुनुहुन्छ त? फेरि हेर्नु न सबिन, मलाई त साथीले अहिले नै बिहे नै गरिहाल्नु पर्छ जस्तो पनि लाग्दैन, किनकि साथीले नै भन्नुभएको छ नि उहाँको पढ्ने इच्छा छ, आफ्नो सपनाहरू पुरा गर्नु छ, लक्ष्यहरूको कुरा पनि त गर्नुभएको छ नि, र यो सबै कुरालाई बिर्सेर साथीले बिहे नै गरिहाल्नु पर्छ जस्तो पनि लाग्दैन है मलाई त। त्यसैले मलाई त के लाग्छ भन्दाखेरि सोनी पार्टनर, अहिलेलाई त साथी र उहाँको बोयफ्रेन्ड मिलेर बिहे त गर्ने, तर केही समयपछि गर्ने वा दुवैजनाले यतिसम्म पढाइ पुरा गरिसकेपछि काम पाइसकेपछि वा भनौँ न अलिक आत्मनिर्भर भइसकेपछि गर्ने भनेर योजना पनि त बनाउन सक्नुहुन्छ नि। हो नि साथी, यदि केही वर्षपछि तपाईँहरू दुवैजना आत्मनिर्भर भएर आफ्नो खुट्टामा उभिएर तपाईँको आमा बुवासँग कुरा गर्नुभयो भने त उहाँहरूले पनि तपाईँको सम्बन्धलाई त्यति नकारात्मक रूपमा लिनुहुन्न कि बरु। त्यो चाहिँ हो है सिग्री, र जुन तपाईँले भन्नुभएको छ नि तपाईँहरूको सम्बन्ध थाहा पाएर तपाईँको परिवारको मान्छेले तपाईँलाई दबाब दिइराख्नु भएको छ भनेर, त्यही भएर तपाईँले चाहिँ एकचोटि राम्रोसँग आफ्नो कुराहरू के हो कसो हो भनेर आफ्नो आमा बुवासँग त कुरा गर्न सक्नुहुन्छ नि, होइन र? त्यो पनि हो नि सबिन, परिवारलाई पनि आफ्नो प्राथमिकता पढाइ नै हो, त्यसैले उहाँहरूले अरू कुराको बारेमा चिन्ता लिनु पर्दैन। जे जस्तै भए पनि उहाँहरूको स्वीकृति बिना आफूले कुनै कदम चाल्दिन भन्ने जस्तो कुरा राम्ररी भन्न सकिन्छ होला नि। र त्यो सँगसँगै नि साथी, आफ्नो आमा बुवालाई आफ्नो प्रेमी किन मन नपरेको हो अथवा के कुराले गर्दाखेरि मन नपरेको हो भन्ने यस्तो कुराहरू पत्ता लगाएर त्यो कुरा होइन ऊ त यस्तो राम्रो छ त्यस्तो राम्रो छ भनेर पनि त सम्झाउन सक्नुहुन्छ नि, होइन र? फेरि साथी, आफ्नो छोराछोरी भइसकेपछि बुवा आमाले हाम्रो भविष्यलाई लिएर धेरै सपनाहरू बुनेर बस्नु भएको हुन्छ र तपाईँको केसमा पनि त्यस्तै भएको हुनसक्छ। अनि फेरि जे जस्तै भए पनि उहाँहरूले तपाईँको नराम्रो होस् भनेर त पक्कै पनि चाहनुहुन्न नि, त्यसैले उहाँहरूको विचारलाई पनि सम्मान गर्दै उहाँहरूसँग कुरा गर्नुभयो भने त तपाईँलाई आफ्नो कुरा बुझाउनु पनि धेरै सजिलो हुन्छ होला। त्यो चाहिँ हो साथी, र अन्तमा मलाई के भन्न मन लाग्यो भनेदेखि नि कुनै किसिमको पनि निर्णय गर्दाखेरि पछि आउन सक्ने कुराहरूलाई केलाएर के गर्दा तपाईँ भविष्यमा खुसी हुन सक्नुहुन्छ त्यही कुरा गर्नु होला भनेर शुभकामना दिन चाहन्छु। हो है साथी, हतारमा निर्णय गर्नुपर्छ भने पक्कै पनि छैन, तपाईँको पढाइ र प्रेम दुइटै सफल होस् भन्ने हाम्रो तर्फबाट धेरै शुभकामना। सुन सुन साथीहरू, एउटा कुरा भन्छु, क्लब गतिविधिको बारेमा धेरै कुरा भन्छु। हे ए प्रकाश, के गीत गाएर बसेको त यहाँ चौतारीमा, अरूलाई पनि दिक्क लाग्ने गरी, फेरि यसको यो गीत बनाउने बानीले पनि हैरान नै बनाइसक्यो भने। मेरो कुरा ध्यान दिए हाम्रै राम्रो हुन्छ, यदि मतलब गरेन भने साह्रै घाटा हुन्छ। त्यसो भए भनिहाल न त, के हो त्यस्तो फाइदा र घाटाको कुरा, तर त्यो गीत गाएर चाहिँ नभन है। यस्तो राम्रो जानकारी त कहाँ गीत गाएर भन्न दिन्छु र म यो प्रकाशलाई, बरु म आफै भन्छु नि। कस्तो बाटी हो यो बिना त, म आफै भन्छु नि। छ नि, मैले अघि भर्खर साथीसँग मनका कुरा कार्यक्रममा सुनेको, अब श्रोता क्लबहरूले आफूलाई गर्न मन लागेको जनचेतनामूलक कार्यक्रमहरू आफ्नै गाउँठाउँमा गर्न पाउने भएछन् के। ए हो र, अनि के साथीसँग मनका कुराले हामीलाई साँच्चै सहयोग गर्छ होला त? के भन्छ, यो गरिहाल्छ नि। अब कार्यक्रमले अहिलेसम्म हामीलाई कुनै न कुनै रूपमा सहयोग गर्दै त आइरहेको छ भने अहिले किन गर्दैन र? सकारात्मक सोच्नु सकारात्मक। अब यदि साँच्चै मद्दत गर्छ भने त धेरै राम्रो हो नि त। राम्रो त हो नि, तर थाहा छ, मैले पनि सुने अनुसार त हाम्रो क्लबले के विषयमा कार्यक्रम गर्न लागेको हो, किन गर्न चाहेको हो, त्यो कार्यक्रमको उद्देश्य के हो, त्यो कार्यक्रमले आफ्नो समाजमा कसरी फाइदा पुर्याउँछ, अनि पैसा कति लाग्छ भन्ने जस्तो सबै कुराहरू स्पष्टसँग लेखेर कार्यक्रमको ठेगानामा पठाउनु पर्छ रे। त्यो त लेख्नु परिहाल्यो नि, नलेखे त हामीले गर्न लागेको कार्यक्रम के कस्तो विषयको हो, उद्देश्य के हो भन्ने कुरा साथीसँग मनका कुरालाई कसरी थाहा हुन्छ र? हो नि, अनि अर्को खुसीको कुरा त यदि हामीले गर्न लागेको कार्यक्रम छानियो भने नि साथीसँग मनका कुराको क्षेत्रीय रिपोर्टर साथीले आएर त्यो गतिविधिलाई रेकर्ड गराएर कार्यक्रममै बजाउनको लागि पठाउनुहुन्छ रे। कस्तो राम्रो होइन त? त्यही त भने है, बरु कार्यक्रमको ठेगाना त थाहा छ नि होइन? अब यो प्रकाशलाई कार्यक्रमको ठेगाना थाहा नहुने पनि होला त। सुन है त, म भन्छु, स्तम्भ प्रयास तपाईँको साथ हाम्रो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। हो, एकदम ठिक भनिस्। ल ल बरु अब हामी पनि ढिला नगरी कस्तो कार्यक्रम गर्दा हाम्रो गाउँमा प्रभावकारी हुन्छ, चेतनामूलक हुन्छ, हो त्यो कुरा क्लबका अरू साथीहरूसँग सल्लाह गरेर कार्यक्रममा पढाइहालौँ न त। लैजिक्रे, तपाईँलाई साथ दिन हामी एकदमै तम तयार भएर बसेका छौँ, त्यसैले हामीलाई छिटो छिटो क्लब गतिविधि वा एकल रूपमा पनि के गरी विचार गर्नुभएको छ भने हामीलाई आफ्नो कुराहरू लेखेर पठाइहाल्नुहोस् है। हो साथी, र यति भन्दै आजको लागि कार्यक्रमबाट जाने बेला पनि भइसक्यो। क्या कुरा गर्छ कि, जाने बेला भइसक्यो भन्दा के हि गर हाँस्यो नि। अब ल, अघि पछि त मलाई खुब ऱ्याक हान्थ्यौ त सोनी पार्टनरले, मैले के बिर्सेँ भनेर, आज चाहिँ ऊ आफैले बिर्सिएको छ रहेछ। अरे हेर नि, मैले के बिर्सेँ तिम्रो दिमाग छैन ल अब याद आयो मैले के भन्न खोजे भनेर ए तिमीले त्यो हाम्रो नियमित स्तम्भ दिमागको बत्ती बाल्नु होस् मैले बिर्से होला भन्थानेको तर बिर्सेको छुइनँ कि सबिन ए हो र त्यसको प्रश्न के थियो त्यो पनि भनिदिइहाल्नु नि त टुपी पालेर साथी हाम्रो यसपालिको दिमागको बत्ती बाल्नुहोस्को प्रश्न रहेको छ नेपालको कानुन अनुसार कति वर्षसम्मको बाल बालिकालाई बाल श्रमको लागि प्रयोग गर्न पाइँदैन लैजिग्री दिमागको बत्ती बाल्नुहोस्को प्रश्न सँगै आजको हाम्रो कार्यक्रमबाट बाई बाई टाटा भन्ने बेला भइसकेको छ र साथी हामीलाई दिमागको बत्ती बाल्नुहोस्को उत्तर सँगसँगै कार्यक्रमको बारेमा हाम्रो बारेमा धेरै कुराहरू लेख्न मन छ भने हामीलाई चिठी पठाउने ठेगाना हो साथी सबिन र साथी शोर्णिमा कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल र पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल यसै गरी इमेल मार्फत हामीलाई के भन्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com र त्यसै गरी एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्स र टक्रक्क जानुहोस् एसएसएमके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्नो तिता मिठा राम्रा राम्रा कुराहरू लेखेर चाहिँ पठाइहाल्नुहोस् है त 7070 यानि कि 7070 पक्कै पनि र हामीलाई अझै नजिकबाट चिन्न चाहनुहुन्छ र कार्यक्रमको बारेमा अझ धेरै कुरा जान्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.ssmk.org लगइन गर्न सक्नुहुन्छ यति भन्दै आजको कार्यक्रमबाट म तपाईँलाई नै हँसाइरहनु पर्ने र हाँसिरहनु पर्ने टुप्पी पालेको जिग्री सबिन पनि बिदा माग्छु र साथीसँग मनका कुराको अरू टिम मेम्बर कला आयुष र सुयोग सँगसँगै म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमालाई पनि बिदा दिनुहोस् बाई बाई नमस्ते फेरि भेटौँला